दिवस मगर पनि उपस्थित भइसकेको छु। सुगम सङ्गीत एउटा आत्मघाती हुन्छ, जहाँबाट केही सुगम सङ्गीत उत्कृष्ट हुन्छ त केही उत्कृष्ट नहुन पनि सक्छन्, तर सबैलाई समग्र रूपमा हामी माया गर्छौँ। केही सुगम सङ्गीतले तपाईँको मन छुन सक्छ त केही सुगम सङ्गीतले तपाईँको मन नछुन पनि सक्छ, तपाईँलाई त्यो सुगम सङ्गीत मन नपर्न पनि सक्छ। समग्र सबै सुगम सङ्गीतहरूलाई हाम्रो वास्तविक जीवनसँग बखिल रहेको हुन्छ, त्यसैले त हामी सुगम सङ्गीतको स्पर्शलाई खोज्छौँ। आज त्यही स्पर्श तपाईँहरूलाई दिनेछु कार्यक्रम आधुनिक यात्राको व्यवसायमा। केही मिठा सुगम सङ्गीतको साथमा हामी हरेक साताको सोमबार अपराह्न 4 बजेको अर्पण खबरपछि आउने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रमको सुरुवातमा प्रमोद खरेलको सुमधुर आवाज रहेको आफ्नो भन्नु कसलाई यहाँ यो मिठो आधुनिक गीत तपाईँको लागि। तिमले छोड्यौ भने म त मर्छु मर्छु कसम मर्छु। सारा सारा खुशी दिन्छु तिमलाई पुग्ने गरी, संसार का सारा खुशी दिन्छु तिमलाई पुग्ने गरी, मन भरि माया तिम्रो सम्झना छ मुटु भरि, मन भरि माया तिम्रो सम्झना छ मुटु भरि, म त धेरै माया गर्छु तिमले छोड्यौ भने म त मर्छु मर्छु कसम मर्छु। तिमी पाए अरुको बन्दिन आफ्नो भनु कसलाई भले, आफ्नो भनु कसलाई गयो भने म त धेरै माया गर्छु तिमीले छोड्यो भने म त मर्छु मर्छु कसम मर्छु आफ्नो भनौँ कसलाई यहाँ पराई तिमी भयो भने यति माया गर्दा पनि मलाई छोडी गयो भने म त धेरै माया गर्छु तिमीले छोड्यो भने म त मर्छु मर्छु कसम मर्छु। प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको यो गीत हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आधुनिक यात्राको यो बसाइमा। आफ्नो मान्छेले आफूलाई मन पराएको मान्छेले आफूलाई छोड्दा त पीडा भइहाल्छ, त्यसलाई एउटा सुमधुर शैलीमा प्रमोद खरेलले आवाजमा हामीले यो मिठो गीत सुनिसकेका छौँ। आफ्नो भन्दा भन्दै पनि छोडेर जाने मायालाई को लागि भनेर एउटा मिठो सुमधुर आवाजमा साङ्गीतिक यात्राको व्यवसायमा हामीले राखिसकेका छौँ। आधुनिक यात्राको व्यवसायमा अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीत सुन्ने बेला भएको छ। हेर्दा हेर्दै तिम्रो तस्बिर बोले अनि रोए अन्जु पन्तको सुमधुर आवाज सही रहेको छ यो गीत मार्फत। यो गीतपछि हामी एकैछिन ब्रेकमा जानेछौँ, ब्रेकपछि फेरि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम आधुनिक यात्राको व्यवसाय सँगै रहनुहोला। हेर्दा हेर्दै तिम्रो तस्बिर बोल्यो अनि रोई हेर्दै तिम्रो तस्बिर बोल्यो अनि रुनी अति काति यादहरूले बोल्यो अनि रोई हेर्दा हेर्दै तिम्रो तस्बिर बोल्यो अनि रुनी हेर्दा हेर्दै तिम्रो तस्बिर बोल्यो अनि

मैले माया गर्न जानिन होला दीपक लिम्बूको सुमधुर आवाजमा सजेको यो मिठो आधुनिक गीतलाई पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँले कार्यक्रम आधुनिक यात्राको बसाइमा हुनुहुन्छ। मिठा मिठा आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। आजको यो सोमबारे बसाइमा हामी अपराह्न 4 बजेपछि करिब करिब 5 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz कार्यक्रम आधुनिक यात्राको बसाइ लिएर र मिठा मिठा बजारमा आएका आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ र तपाईँलाई मिठा मिठा गीतहरू बचाएर थोरै भए पनि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। यो आधुनिक यात्राको व्यवसायमा हामीसँग अझै पनि गीतहरू बाँकी नै छ। तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अनि विश्वास राखेको छु। कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामीले मिठा मिठा आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र तपाईँहरूलाई मिठा मिठा गीतहरू पनि सुनाइराखेका छौँ र तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 MHz सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद। कसै साथीहरूले मोबाइल सेटबाट सुनेर साथ दिनुभयो, कसैले रेडियो सेटबाट सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभारी व्यक्त गर्दै तपाईँकै आधुनिक यात्राको व्यवसायको साथी म दिवस मगर यो सुब्राज आचार्य बल गरेर ती मन यता जोड भन्दिनँ भने आधुनिक गीतलाई कार्यक्रमको पृष्ठभूमिमा राख्दै आजको यो श्रृङ्खलाबाट म दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। सङ्गनाता जोड़ भन्दिना मै सङ्गनाता जोड़ भन्दिना माता माया तिमलाई माया गर्ने म मात्रै कहाँ हो र तिमलाई माया गर्ने तिमले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने रितै हो जन्म घर छोड्ने के गर्छौ खोइ तिमी जन्म घर सँगको नाता तोड भन्दिन म पराईको पछ्यौरी त्यो ओड भन्दिन म तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै अर्कै घरको मान्छे म अर्कै घरको मान्छे